بسم الله الرحمن الرحيم إن الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهدي الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله وبعد فإن خير الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وسلم وشر الأمور محدثاتها وكل محدثة بدعة وكل بدعة ضلالة وكل ضلالة في النار أعوذ بالله من الشيطان الرجيم الحمد لله الذي هدانا لهذا والصلاة والسلام على خاتم النبيين والمرسلين رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي أما بعد وقال عز وجل في القرآن المجيد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا كتب عليكم الصيام كما كتب على الذين من قبلكم لعلكم تتقون اما بعد تمام تعریفیں اس اللہ عز و جل کے لیے لائق و زیبا ہے جو تمام جہانوں کا بنانے والا اور اسے پالنے والا ہے اور درود و سلام اس کے آخری نبی محمد صلی اللہ علیہ وسلم پر. الحمدللہ ہم تمام یہاں اس ہفتے واری درس قرآن کے لیے جمع ہوئے ہیں. انشاءاللہ عزیز اس مختصر سے وقت میں پچھلی مرتبہ جس طرح ہم نے رمضان کے فضائل میں نے آپ کے سامنے رکھنے کی کوشش کری اسی طرح اس بار بھی ایک کڑی بہرحال فضائل کی باقی تھی اور بھی کچھ رمضان کے فضائل ہیں بہرحال جو ہم نے طے کیے تھے کہ میں رکھوں گا وہ میں آپ کے سامنے رکھنے کی کوشش کروں گا. پچھلی مرتبہ جو باتیں ہم نے سیکھی اور دیکھی وہ یہ تھی کہ رمضان کے فضائل میں ایک فضیلت اس کی ہے کہ اللہ رب العزت نے اس کو اپنی ایک فرض عبادت روزے کے لیے چنا, اس کا انتخاب کیا. رمضان کے فضائل میں پھر ہم نے دیکھا کہ اللہ رب العزت نے جو ہے اپنی آخری کتاب کے نزول کے لیے اس مہینے کا انتخاب کیا. اللہ سبحانہ تعالیٰ کے نزدیک روزہ سفارش کریں گا. اللہ رب العزت ہر روز لوگوں کو جہنم سے نجات دیتا ہے. رمضان کے مہینے میں ہر رات ہر افطار کے وقت اللہ سبحانہ تعالیٰ لوگوں کو جہنم سے نجات دیتا ہے اور مختلف بہرحال رمضان کے فضائل پچھلی مرتبہ دیکھیں. اب رمضان کے کچھ خاص فضائل جو ابھی باقی بہرحال وہ آپ کے سامنے رکھوں گا, جس پہ ایک بہت اہم جو رمضان کی فضیلت, ایک بہت بڑا فضائل, ایک بہت بڑی اہمیت والی چیز جو رمضان کے تعلق سے ہے وہ ہے شب قدر. شب قدر رمضان کے فضائل میں سے ایک بڑی اہم فضیلت ہے, یاد رکھے شب قدر. اور شب قدر جو ہے یہ ایک رات ہے, ظاہر سی بات ہے شب کا نام آ رہا ہے, لیلۃ القدر جس کو کہا جاتا ہے, اور اس کی بڑی فضیلت ہے یاد رکھیے. الگ بات ہے کہ ہم اس فضیلت کو آج نہ سمجھ رہے ہیں نہ اس کو اس طرح سے منا رہے ہیں جیسا اس کا حق ہے. تو اس کی ایک بڑی فضیلت ہے, اللہ کے رسول صلی اللہ علیہ وسلم نے اس کے تعلق سے بڑی فضیلت بیان کی. آئیے آپ کے سامنے حدیث رکھتا ہوں اس کے تعلق سے, رمضان کی اس فضیلت کے تعلق سے. آپ صلی اللہ علیہ وسلم نے فرمایا, یہ ابن ماجہ کی روایت ہے, اور ایک مرتبہ صحابہ کے پاس اللہ کے رسول صلی اللہ علیہ وسلم آئے جبکہ ابھی رمضان شروع نہیں ہوا تھا, ہونے والا تھا. جب آپ صلی اللہ علیہ وسلم وہاں آئے تو صحابہ سے کہا, دیکھو تم پر ایک مہینہ آ رہا ہے جس میں ایک ایسی رات ہے جو قدر اور منزلت کے اعتبار سے ہزار مہینوں سے افضل ہے. کیا فرمایا آپ نے صحابہ سے کہ دیکھو تم پر ایک مہینہ آ رہا ہے جس میں ایک ایسی رات ہے جو اپنی قدر اور منزلت کے اعتبار سے, اہمیت کے اعتبار سے ہزار مہینوں سے بڑھ کر ہے. اور اللہ کے رسول صلی اللہ علیہ وسلم پھر آگے فرماتے ہیں اور کہتے ہیں کہ جس نے اسے پار لیا اس نے تمام خیر پار لیا, اور جس نے اسے چھوڑ دیا ضائع کیا وہ تمام خیر سے محروم رہا, اور ایک بد نصیب سے ہی یہ رات چھین لی جاتی ہے. کیا فرمایا آپ نے کہ دیکھو تم پر ایک مہینہ آ رہا ہے جس میں ایک ایسی رات ہے جو قدر اور منزلت کے اعتبار سے ہزار مہینوں سے افضل ہے, اور جس نے اس رات کو پا لیا اس نے تمام خیر کو پا لیا, تمام خیر حاصل کر لیا, اور جس نے اس رات کو ضائع کر دیا وہ تمام خیر سے محروم رہا, اور ایک بد نصیب سے ہی یہ رات چھین لی جاتی ہے. مطلب وہ شخص بد نصیب ہے جو اس رات کو پا نہ سکے. تو رمضان کی یہ بہت اہم فضیلت ہے جس کو شب قدر ہم کہتے ہیں. اب شب قدر کب آتی یہ بھی آپ دیکھ لیں یا جان لیں ہم. شب قدر جو ہے رمضان کے آخری عشرے کی تاخ راتوں میں سے کوئی ایک رات ہے, یاد رکھیں آڈ نائٹس میں سے کوئی ایک نائٹ ہے. تاخ راتوں سے مراد آڈ نائٹس. تو یہ آخری عشرے میں آتی, تو آخری عشرے میں جو تاخ راتیں آتی وہ کون کون سی ہیں؟ 21 کی رات, 23 کی رات, 25 کی رات, 27 کی رات اور 29 کی رات. ان پانچوں راتوں میں سے کوئی ایک رات شب قدر یا لیلۃ القدر ہے, یاد رکھیے. ٹھیک ہے. اب بہرحال شب قدر، لیلۃ القدر کی جو کچھ اہمیت ہماری نظروں میں ہے، جیسے تیسے ہم اس کو مناتے ہیں، وہ اس حد تک ہے کہ اس کو ہم پانچ راتوں میں سے کوئی ایک رات نہیں بلکہ ایک رات طے کر کے مناتے ہیں، اور وہ رات کون سی ہوتی ہے؟ 27 کی رات. سوال یہ ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم اپنی پوری زندگی اس رات کو تلاش کرتے رہے، صحابہ رضی اللہ عنہم اجمعین پوری زندگی اس رات کو پانچ راتوں میں تلاش کرتے رہے، تابعین امام سلف صالحین مفسرین محدثین اس رات کو پانچ راتوں میں تلاش کرتے رہے. یہ بڑی تعجب کی بات ہے کہ بر صغیر میں، ہندوستان پاکستان میں اور بنگلہ دیش میں، ہم کو پہلے سے معلوم ہے کہ یہ 27 کو ہے، مطلب نبی اکرم صلی اللہ علیہ وسلم کی بات نہ پتہ چل سکی، صحابہ اس کو پانچ راتوں میں تلاشتے رہے، تابعین تبع تابعین سلف صالحین اس کو تلاشتے رہے، اور یہ ایک عجیب اتفاق ہے کہ ہندوستان میں ہمیں پہلے پتہ چل گیا کہ وہ رات جو ہے 27 کو آتی ہے، لہٰذا ہم اس کو 27 کو منا لیتے ہیں اور اطمینان ہو جاتا ہے کہ ہمیں وہ رات مل گئی اور ہم بد نصیبوں سے نکل کر جو ہے خوش نصیب بن گئے، اس لیے کہ ایک بد نصیب سے یہ رات چھینی جاتی ہے. تو اندازہ لگائیے کیا ایسا ہو سکتا ہے جو بات نبی کو نہ پتہ چلے، صحابہ کو نہ پتہ چلے، تابعین تبع تابعین کے علم نہ ہو، اس زمانے کے بعد ہمیں پتہ چل جائے کہ وہ رات کب ہو سکتی ہے؟ نہیں، اس رات کی کچھ نشانیاں ہیں. صحیح بات ہے، بہت تفصیلی بیان تو نہیں ان نشانیوں کا، لیکن نشانیاں ہیں. نبی اکرم صلی اللہ علیہ وسلم نے ایک صحابی کو ایک مرتبہ کہا، جب آپ نے پوچھا کہ اللہ کے رسول شب قدر کیسے میں معلوم کروں، کیسے تلاش کروں، تو کہا اس رات بارش ہوں گی، زوردار بارش ہوں گی، ایسی بارش ہوں گی کہ جب تم سجدہ کرو گے تو تمہارا سر پہ جو ہے کیچڑ لگیں گا، مطلب مسجد میں پانی ٹپکیں گا. اور وہ کہتے ہیں کہ میں 23 کی رات جو ہے نماز پڑھ رہا تھا اور بارش زور سے ہوئی، مسجد نبی کی چھت کھجوروں کی اس کی پتوں کی تھی، پانی ٹپکا اور جہاں میں سجدہ کر رہا تھا وہاں بوندیں ٹپک رہی تھی، جس کی وجہ سے جب میں نے سجدہ کیا تو میری پیشانی پر جو ہے وہ مٹی کیچڑ کی شکل میں لگ گئی. تو یہاں تو 23 کے بارے میں بھی آتا ہے، 21 کے تعلق سے بھی آتا ہے، 27 کے تعلق سے بھی آتا ہے، لیکن ہم نے اس کو فکس کر لیا نہیں 27 ہے. اچھا چلیے 27 بھی آپ نے مان لی تو اس کو کیسے منایا جائے گا بتائیے مجھے. 27 کو بھی اگر آپ مان لیتے ہیں کہ رات ہے تو کیسے منایا جائے گا؟ ظاہر سی بات، اللہ کو خوش کر کے، اس کی عبادت کر کے، ذکر و اذکار کر کے، تلاوت قرآن کر کے، قیام اللیل کر کے، یہ طریقہ ہونا چاہیے نا. اب آئیے، جو 27 کو ہم نے پہلے تو طے کر لیا من مانے ڈھنگ سے، اس کو شریعت نے اجازت دے دی، شریعت نے طے نہیں کیا، اس کو منانے کا انداز بھی دیکھیے کیسا ہوتا ہے. مغرب ہو گئی، آپ نے افطار کیا، جبکہ رات تو مغرب سے شروع ہو گئی، ہماری رات نہیں شروع ہوتی مغرب سے. اس کے بعد جو ہے اب آج لیلۃ القدر ہے، اس کی تیاریاں کرنا ہے، مغرب کے بعد جو آرام سے جو ہے کھا رہے پی رہے یہ کر رہے، اب عشاء کی نماز کو جانا ہے، عشاء کی نماز کو چلے گئے، عشاء کی نماز کے بعد جو ہے اپنے کو مسجد میں جو لوگ عشاء پڑھنا ہے ان کو چائے پلانے کا ہے، آج ختم قرآن ہونے والا ہے مسجد کے اندر، امام صاحب کو ان کی خدمت کا بدلہ دیا جائے گا، مؤذن صاحب کو ان کی خدمتوں کا بدلہ دیا جائے گا، مسجد کے اندر جو ہے مٹھائیاں بنائی جائیں گی، لائٹنگ لگائی جائیں گی، چائے بنائی جائیں گی، اور کچھ لوگ جو ہے درس ایک قرآن کا ایک اجتماع ہو جائے گا، تقریر ہوں گی، آواز ہوں گی، لوگ اس کو سن لیں گے، اور جب وہ ختم ہوا ایک 12 بج گئے وہاں سے ہم نکلے تو اس کے بعد بازار کپڑے لینے جائیں گے، اس لیے کہ شب قدر ہے آج، آج ہم جا کر ہیں تو سب مل کر، گھر والے سب مل کر بازاروں میں جاتے ہیں، کپڑے خریدتے ہیں، یا کپڑے نہ بھی خریدے تو شب قدر ہے تو اس میں کھانے کی تو بڑی فضیلت ہے، تو جا کر کھانوں کی دکانوں پہ لائن لگ جاتی ہے، کوئی کباب کی دکان پہ ایک گھنٹے سے لائن لگا کھڑا، اس لیے کہ ابھی وہ مسئلہ ہے، حلیم مل نہیں رہی تو اس کے لیے لڑائی جھگڑا چل رہا ہے، مرغا یہاں اچھا بنتا ہے تو وہاں لائن لگی ہے، میں ڈھابے پہ یہاں آیا ہوا ہوں آج، اس لیے کہ شب قدر ہے نا، شب قدر میں تو بڑی فضیلت ہے کھانے پینوں کی، اور وہاں لائن لگا کر کھڑے ہیں فلاں ہیں، اور ہوش آنے آنے تک پھر سحر کا وقت آ گیا، سحر کی، اور سحر کے بعد برابر جا کر کھڑے ہو جاتے ہیں، ہاں دیکھو شب قدر کی، یہ بھی ایک پہچان ہے کہ اس روز سورج نہ گرم ہوا تھا، ہاں آج کا سورج بڑا ٹھنڈا ہے. سوال یہ ہے ارے بے خوف، جو پانچ رات جاگیں گا وہ فرق کر سکیں گے کون سے دن کا ٹھنڈا تھا اور کون سے دن کا گرم؟ ایک دن جا کر پورا طے کر کے، نشانیاں پوری فٹ کر کے، 1000 مہینے کا ثواب لے کے پھر جا کے میں سو جاتا ہوں، ماشاء اللہ مل گئی رات. کیسی عجیب بات ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم اس رات کو تلاش کرے، صحابہ اس رات کو تلاش کرے، اور مجھے تو پہلے سے پتا ہے 27 کو ہے، خامخواہ بیچاروں نے کوشش کی تلاش کرنے کی، سبحان اللہ اندازہ لگائی. تو امت تو کیسا عجیب حال ہے، رسول اکرم صلی اللہ علیہ وسلم کیا کہہ رہے ہیں، بد نصیب ہے وہ شخص جس رات کو چھوڑ دے، بد نصیب سے ہی رات چھین لیتا اللہ رب العزت. تو پانچ راتیں جاگ کر منانا ہے اس رات کو، یاد رکھی، اس کی فضیلت اللہ رب العزت نے اپنی کتاب میں بھی نازل کی، جہاں رسول اکرم صلی اللہ علیہ وسلم حدیث میں بیان کر رہے ہیں، نبی کا بیان کرنا تو اپنی جگہ ہے ہی اہمیت کا حامل، لیکن اللہ کا اسرات کی فضیلت بیان کرنا کتنی بڑی بات ہے. اللہ رب العزت سورہ قدر سورہ نمبر 97 میں فرماتا ہے، اور اسرات کی فضیلت پر صرف یہ سورہ ہے پورا، اِنَّا أَنزَلْنَاهُ فِي لَيْلَةِ الْقَدْرِ، کہ ہم نے اس قرآن کو لیلۃ القدر میں نازل کیا. وما ادراک ما لیلۃ القدر، اے مسلمانوں کیا چیز ہے جو تمہیں سمجھائے لیلۃ القدر کیا ہے؟ لیلۃ القدر خیر من الف شہر، لیلۃ القدر ہزار مہینوں سے افضل ہے. تنزل الملائکۃ والروح، اور اترتے ہیں اس رات فرشتے اور مردوں کی روحیں، نہیں فرشتے اور جبرائیل امین، جبرائیل علیہ السلام کا ایک نام روح الامین ہے، اور اس رات کی فضیلت چلتے رہتی کب تک؟ شروع فجر کے طلوع ہونے تک. اور اللہ رب العزت کے حکم لے کر آتے ہیں فرشتے، اور اس رات کا سلسلہ چلتا ہے کب تک؟ چلتا ہے طلوع فجر تک، مطلع الفجر اللہ نے کہا، فجر کے ہونے تک یہ رات کا فضیلت چلتے رہتی ہے. تو اندازہ لائے کتنی فضیلت ہے، ہزار مہینوں سے افضل ہے. مفسرین تو اس سورت کی تفسیر میں لکھتے ہیں، انا انزلناہ فی لیلۃ القدر، ہم نے قرآن کو اتارا اس رات میں. اس رات کی فضیلت کا اندازہ لگا لیجیے، پانچ میں سے جو ایک ہے قرآن اترا ہے اس کے اندر. وما ادراک ما لیلۃ القدر، یہاں تھوڑا غور کیجیے، اے مسلمانوں کیا چیز ہے جو تمہیں سمجھائے لیلۃ القدر کیا ہوتی ہے، کیا ہے اس کی فضیلت، کیا بات ہے، کیا چیز ہے جو تمہیں اس کی اہمیت سمجھائیں گی؟ لیلۃ القدر خیر من الف شہر، لیلۃ القدر ہزار مہینوں سے افضل ہے. یہ جو لفظ ہے نا وما ادراک، کیا چیز تمہیں سمجھائے، ادراک عربی زبان میں کہتے ہیں کسی چیز کو گھیرنے کو، کسی چیز کو سمجھنے کو. تو وما ادراک ما لیلۃ القدر، کیا ہے مسلمانوں جو تمہیں سمجھا دے اس چیز کی فضیلت، اس رات کی فضیلت. لیلۃ القدر خیر من الف شہر، تو سن لو پھر، اگر زیادہ نہ بھی سمجھ سکو تو موٹا حساب لے لو، لیلۃ القدر خیر من الف شہر، لیلۃ القدر ہزار مہینوں سے افضل ہے، 1000 منتھس سے افضل ہے. ہزار مہینوں کی گنتی کو آپ سالوں میں تبدیل کریں تو ہوتا ہے 83 سال 4 مہینے، 83 years and 4 months. ایک رات کی فضیلت ہے، اور اس رات کو دیے جانے کے تعلق سے جو باتیں آتی ہیں وہ یہ آتی ہے روایتوں میں، تفسیر مفسرین لکھتے ہیں کہ جب پچھلی قوموں اور پچھلی امتوں کی عمروں کے تعلق سے باتیں صحابہ کے سامنے آئیں تو ان کو بڑا رشک آیا، اور کہا اللہ کے رسول یہ لوگ اتنی لمبی لمبی عمریں پا چکے ہیں، یہ تو ظاہر سی بات ہے اعمال میں ہم سے آگے بڑھ جائیں گے نا، سیدھی سی بات ہے، ہمارا کیا ہوگا؟ اس پر اللہ رب العزت نے یہ رات اس امت کو دی کہ یہ رات لے لو پھر چلو، تاکہ ان کی عمروں کے برابر تو تمہاری عمریں نہیں ہو سکتی ہے، لیکن ایک ایسی رات دے دیتا ہوں جس کو پانچ میں سے ایک تلاش کر لو اور ان کی عمروں کے برابر پہنچ جاؤ اپنے اجر میں، بلکہ ان سے آگے بڑھ جاؤ. تو یہ رات ہمیں دی گئی. افسوس ہے اس رات کو ہم نے جس کی حقیقت، اس کی اہمیت کو نہیں سمجھا. جو کچھ ہے بس 27 کا ہے، باقی کچھ بھی نہیں. کیا ہمیں لگتا ہے کہ اتنا آسان ہے ہزار مہینوں کا ثواب پا لینا؟ اس کو تلاش تو کرنا ہوگا. نہیں یار بہت مشکل ہے یہ، اتنے ہزار مہینوں کی ہے ٹھیک ہے، لیکن پانچ راتیں کون جاگیں گا، اتنی تکلیف، کام دھندا، تجارت، اسکول، کالج، نوکری، فلاں فلاں، لوگوں کے بہانے. میں ایک ادنا سا سوال کرتا ہوں کہ پانچ راتیں جاگنا مشکل ہے؟ ہاں ہاں بڑا مشکل ہے بھائی، بہت مشکل ہوتی ہے، عورتیں بھی کہیں گی، مرد بھی کہیں گے. ہاں ٹھیک، چلیے میں ایک بنیادی سوال کرتا ہوں، کیا آپ کے بچے کی شادی ہوئی، بچی کی شادی ہوئی، بھائی کی شادی تو ہوئی ہوں گی، بہن کی شادی تو ہوئی ہوں گی، رشتے داروں کی شادی تو ہوئی ہوں گی؟ ہاں ہوئی. بتائیے کتنی راتیں جاگی؟ ارے بھائی کیا بتاؤں، بچی کی شادی میں تو 10 راتیں میں سو نہیں سکا. ماشاءاللہ، کیا ثواب ملا اس کو آپ؟ نہیں نہیں ثواب ہوا کیا، بس اب جاگنا پڑا بس. اچھا ٹھیک، بچے کی شادی ہوئی، بھائی کیا مشکل ہوئی، 10 راتیں میں جاگتا رہا. ٹھیک، بچی بیمار ہوئی، 40 راتیں جاگ کر نکالا. اچھا ٹھیک، فلاں بیمار ہوا، فلاں میں نے یہ کیا، فلاں پڑوسی کی شادی تھی، میں 10 راتیں جاگا. ہاں دین اور شریعت کے لیے کتنے بہانے ہمارے پاس، دوسرے کاموں کے لیے نہیں ہیں. شادی میں کیا 5 راتیں جاگنا ثواب ہے، 10 راتیں جاگنے کو اجر ہے؟ سب جاگ رہے ہیں، جاگ رہے نہیں جاگ رہے، دل پہ ہاتھ رکھ کر بولیے، سب جاگ رہے ہیں. کچھ نہیں تو یہ رسم کو رات بھر جاگ رہے، وہ رسم کو رات بھر جاگ رہے، سانچا کو رات بھر جاگ رہے، شادی کے دن رات بھر جاگ رہے، ولیمے جاگ رہے، ولیمے کے بعد میرے کو سکون ملا، میری آنکھیں ایسی ہو گئی تھی، پیر ایسے ہو گئے تھے، ہاتھ ایسے سوج گئے تھے، فلاں بولتے ہیں نا، یہ سب بات عورتیں بھی مرد سب بولتے ہیں. شرم کی بات ہے کہ جس میں آپ کو کوئی اجر نہیں ہے، نہ ہی وہ اعمال جو رات میں آپ جاگ کر کر رہے شادی سے پہلے، وہ ثابت ہے سنت سے. ان بدعتوں کے اندر ہم راتیں 10-10, 20-20, 50-50 راتیں جاگ کر نکالتے ہیں، لیکن ایک اجر پانے کے لیے نہیں ہوتا ہے. بہت نیکیاں کر لی نا ہم نے، کیا ضرورت ہزار مہینے کی اجر کی ہم کو. ये तो वो हासिल करे जिनको कुछ मिलता नहीं है। हमको तो अल्लाह ने बहुत दिया है, खानदान में इतने बड़े वली और वो गुजर गए, हम भी हमारे कि हम तो जन्नत में जा रहे हैं, आप देखिए छोटे मोटे लोग ढूंढना है, तो ऐसा हमारा माहौल। और एक अहम वजह जो इस रात की अहमियत जाने की हुई वो ये हुई कि या तो उलमा ने हमसे इस रात को छुपा दिया, इसकी अहमियत नहीं बताई हमें, अहले इल्म ने इसको छुपा कर रखा, उम्मत को 27 को जगा और ख़त्म कर दिया। एक तो वो गिरफ्त में आएंगे अगर जानबूझ के ये काम किया था, हाँ ये उम्मत की जहालत थी कि वो नहीं सुन रही थी और वो बेचारे मजबूर थे, अलग बात है। अल्लाह अहले इल्म को गिरफ्त करेगा इस रात की तुमने बताया क्यों नहीं पहली। और दूसरा, उम्मत के वो बड़े जो घर के बड़े थे अफराद, उन्होंने इस रात की कभी अहमियत बच्चों को नहीं सिखाई, ये बात तो मैं गवाही दूंगा इसकी और सब गवाही देंगे इसकी। आज भी ये मामूल है, क्या मुझे बताइए कि इंसान जो बूढ़ा हो चुका है क्या उसको नेकियों की जरूरत नहीं है? एक इंसान जो उम्र को जा रहा है 40-50 साल है, क्या उसको नेकियों की जरूरत नहीं? जो कुछ है तुम लोग जागो, नौ बच्चे हो, ठीक है, हमारा क्या, हमारा तो सब हुआ गया। क्या आपको लगता है आप इतनी बड़ी फजीलत से? तो रसूलुल्लाह ने ये नहीं फरमाया ये जवानों के लिए है, बूढ़े इससे मुस्तस्ना है, अधड़ उम्र इससे मुस्तस्ना है, औरतें पर बीमार है, सब वो अलग चीज़ है, सब मजबूरियाँ अलग चीज़ है। क्या कहा जा रहा है देखिए, सुनिए हदीस के अल्फाज। अनस बिन मालिक रजी अल्लाह अन्हु इस हदीस के रावी, वो कहते हैं कि रमज़ान आया तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, ये महीना जो तुम पर आ रहा है इसमें एक रात ऐसी है जो कद्र और मंजिलत अहमियत के एतबार से 1000 महीनों से बेहतर है। जो शख्स इसकी सआदत हासिल करने से महरूम रहा वो हर भलाई से महरूम रहा। और फरमाया महरूम रहा, नीज फरमाया कि और फरमाते हैं लैलतुल कद्र की सआदत से सिर्फ बदनसीबी महरूम किया जाता है। तो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के मुताबिक वो शख्स बदनसीब है जो लैलतुल कद्र को नहीं हासिल करता। यहाँ कोई फ़र्क नहीं किया आपने, जवान बूढ़ा, उम्र रसीदा, कम उम्र नहीं, सबके लिए। अगर बड़े हमारे मनाते तो यकीनन हम भी उनके पीछे मनाते। हमने कभी उनको मनाते हुए नहीं पाया तो हमको भी लगा कोई अहमियत खास नहीं होंगी यार, जब ही तो बड़े नहीं करते, बच्चों को बोल रहे हैं सब इसका अहतमाम करें, मर्द और औरत, बड़े और बच्चे, बूढ़े जवान, सब इसका अहतमाम करें कि अभी रात आ गई है, पता नहीं अगला साल मिलता नहीं मिलता, इतनी बड़ी फजीलत अहमियत कैसे हाथ से जाने दूँ, 83 साल 4 महीने कोई मामूली और मजाक है? कितने अहम चीज़ है अंदाज़, 83 साल 4 महीने का हिसाब लगाइए ना कितना होता। हम में से अक्सर ऐसे हैं जो हो सकता 60 साल की उम्र भी ना पाए, है ना, हम में से अक्सर ऐसे होंगे जो 50 साल की उम्र भी ना पाए, 40 साल की उम्र भी ना पाए, 30 साल की उम्र भी ना पाए, और बहुत से ऐसे होंगे जो 20 और 10 साल की उम्र में मर चुके होंगे अब तक, है ना, होता है ना। तो क्या पता हमें रात अगले साल मिलती नहीं मिलती, अगर है तो नीयत करके गनीमत जाने इस रात को ज़रूर मनाएं। एक अगर आप रात पा लेते हैं तो 83 ईयर्स का सवाब, 83 साल मोटा हिसाब, 80 साल दो रातें पाते हैं तो 160 साल उम्रें मिलेंगी क्या हमको? ये तो नामुमकिन फिगर्स होते जा रहे हो। और अगर 3 रातें पाली तो 240 साल, 4 रातें पाली तो 332 साल, अंदाज़ा लगाइए क्या आज रहे। 10 रातें पाली ऐसी तो 800 साल, और 20 रातें पाली तो 1600 साल। एक इंसान जो 60 साल की उम्र पाता है, अपने बालिग होने से लेकर 60 साल की उम्र तक 50 रातें पाता है, ये 50 रातें 50 टाइम्स आती है, 50 रातों को अगर वो एहतमाम से करता तो 4000 साल का सवाब मिलता है इसको। इतनी उम्रें पाएंगे 4000 साल? ईसा अलैहिस्सलाम को दुनिया से उठाए गए अभी 2000 साल हुए सिर्फ, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को जो है इंतकाल करके या दुनिया जाके इस्लाम जो है मुकम्मिल होकर 1428 साल हुए सिर्फ, कम बे समझो 1500 साल हुए सिर्फ, अंदाज़ा 4000 साल। अजय देख रहे आप कितना ज़्यादा है, कितना अजीम है। तो ये बात बड़ी अहम है याद रखिए, हम लोग इसकी अहमियत को समझ नहीं पा रहे हैं कि शब कद्र या लैलतुल कद्र की क्या अहमियत है, ठीक है। तो ये बहुत ज़्यादा ज़रूरी हमारी की चीज़ों को अहमियत हम समझें, और बिलखसूस शब कद्र की अहमियत को जानें जिसके ताल्लुक से रसूल अल्लाह फरमा रहे बदनसीब है वो शख्स, बेनसीब है वो शख्स जिससे रात छीन ली जाती है, और वही महरूम रहता है इससे, और जो इससे महरूम रहा तमाम खैर तमाम अच्छाई से महरूम रहा वो शख्स जो इससे महरूम रहा, अंदाज़ा लगे तमाम खैर से आप फरमा रहे महरूम रहा वो शख्स जो इस रात की सआदत से महरूम रहा। तो अब कोशिश करें, तय करें, तहिया करें कि हम इस रात को ज़रूर मनाएंगे, ज़रूर मनाएंगे, और रस्मी तौर से नहीं, एक हकीकी इबादत के तौर पर मनाएंगे ताकि इस रात के सवाब मिले। और पूरी रातों का हिसाब किताब कीजिए आप कि मैं 21 की रात मनाऊंगा तो 22 के कामकाज कैसे करना है, किसको सौंपना है, ऑफिस से काम कैसे करूंगा, तिजारत तो कैसे संभालूंगा। हाफ पेमेंट लीजिए उस दिन, हाफ डे वर्क कीजिए, दोपहर से आऊँगा भाई कल, 5 दिन मेरा ऐसे साल में। यह अल्लाह ने अगर इतनी ताकत इस्ताद दी है, बहुत से लोग जो प्राइवेट जॉब करते हैं उनको मखसूस छुट्टियां होती है जो साल में उनको ले लेना होती है, वो लीव्स क्लेम कर लीजिए कि मैं 10 दिन छुट्टी ले लेता हूं ताकि इस रमज़ान का अहतमाम करूं, 10 दिन ऑफिस से छुट्टी मिल सकती मैं ले लेता हूं, 10 दिन मुझे फलां हो सकता मैं कर लेता हूं, या नहीं मिलती छुट्टी तो हाफ डे लेता हूं भाई कि मैं 5 दिन हाफ डे आऊँगा, कम से कम ये तो कर सकते हैं, एडजस्टमेंट सब हो सकते हैं। याद रखें, बीमारी है तो छुट्टियां ले रहे हैं आप, झूठ बोलकर छुट्टियां ले रहे हैं आप, घूमने फिरने को छुट्टियां ले रहे हैं हम, शादियों के लिए छुट्टियां ले रहे हैं, कितना भी हम काम बॉस को धोखा देके छुट्टियां लेते, सब कर रहे हैं। सिर्फ जो नहीं हो सकता वो ये है कि रमज़ान में कद्र के लिए हम ये काम नहीं कर सकते। कैसी बदनसीबी होंगी अंदाज़ा लगाइए, बहुत बुरी बात है, बहुत बुरी बात है। तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, बदनसीब है वो शख्स जो इस रात को छोड़ दे। इसकी अहमियत को जानिए, कद्र की इसको समझिए और इसके एतबार से इस पर अमल कीजिए। तो इसकी बड़ी फजीलत रमज़ान की एक ये है, अल्लाह ने लैलतुल कद्र शब कद्र नवाजी है, इस रात जो अल्लाह ने नवाजी है इसको सही ढंग से मनाएं। लोग नकली रातों को मना रहे हैं, डुप्लीकेट नाइट्स धूम से मन रही है ना, असल चीज़ की अहमियत को जानिए। असल चीज़ अब है जो आ रही है, शब मेराज में जागने का ना नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम हुक्म दिया, ना कभी खुद किया ना सहाबा ने किया, वो रात हुई लेकिन मनाना साबित नहीं। शब बरात के ताल्लुक से आपसे कोई रिवायत नहीं कि आपने कभी मनाई और इसमें जागा और इबादतें की, उसमें हम कर रहे हैं। शादियों में जाग रहे हैं और जो है फला फला कर रहे हैं, रज्जगी हमारे पास हो सब हो रहा है, सिवाय इसके कि जो असल रात जब आ रही है वो फीकी दिखती है ना। डुप्लीकेट चीज़ इतनी ज़्यादा हो चुकी है, इतनी भरमार हो चुकी है कि असल चीज़ की अहमियत कम हो जाती है। होता है ना, एक ज़माना था कि जो मोबाइल आते थे वो कीमती थे और महंगे भी होते थे और साथ में जो है बहुत कम थे। उसके बाद जो है मार्केट जो है वो जो है थोड़ा ढीला होने लगा और जो है सस्ते किस्म के मोबाइल आने लगे। कोई बुरा नहीं सस्ता मोबाइल इस्तेमाल करना, बता रहा हूँ सिर्फ असल चीज़ की अहमियत कैसी खो जाती है। लोगों ने इतनी वो चीज़ें उठा ली कि उनको लगा जब कोई असल चीज़ देखे तो बोले वो तो समझते कि ये डुप्लीकेट है ना। कोई आदमी है इतना बड़ा हैंडसेट लाया था, बोलते रहे यार ये चाइना का होगा, डुप्लीकेट हैंडसेट ला लिया उठा के 2-4 हज़ार का होगा। असल चीज़ की अहमियत खो गई उसमें, नकली चीज़ों में। तो नकली इतना मना लिया हमने, त्यौहार रातें इतनी जाग ली, रज्जगे इतने कर लिए कि जब असली रात आई जो जागने की थी उसकी अहमियत ख़त्म हो गई। देखेंगे जागेंगे, अब इतने काम है, शुरखुरमे की तैयारी है, तो औरतें जागने की रात नहीं मना सक रही है, तो कोई बोल रहा मेरा फलां बिजनेस है तो मैं नहीं कर सकता, ये बहानेबाजियाँ नहीं चलेंगी। बदनसीब है वो शख्स जो इस रात को छोड़ दे इन बहानों के ज़रिए। अहतमाम कीजिए, जागिए, मनाइए। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम इन रातों में अपने अहलिया के घर पर जाते, अपने अजवाज के घरों पर जाते और दस्तक देकर उठाते कि जागो इस रात में। बल्कि हदीस में आता है कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम रमज़ान का पूरा आखिरी अशरा जाग कर निकालते और इबादत करते। तो कम अज़ कम पूरा ना सही, 5 तो कीजिए आप, कम अज़ कम पूरा ना सही, 5 तो हम करें ना, पूरा है ना 5, कुछ भी नहीं। रसूलुल्लाह पूरे 10 रातें जागते, अपने घर वालों को उठाते इन रातों में। किसी और उस वाक़े में आपको नहीं आता कि आपने रात में कभी किसी को ईशा के बाद जागने का हुक्म दिया हो, आप उठा रहे हैं जा जाकर। ना आपको मेराज में यमल मिलेगा नबी का, ना आपको बरात में यमल मिलेगा। को बताएं मुझे, बरात के ताल्लुक से जो कुछ रिवायतें आती वो यही है ना कि रसूलुल्लाह खामोशी से उठकर कब्रिस्तान चले गए थे, माई आयशा बाद में जाकर देखी है ना, उठाया नहीं ना, यहाँ उठा रहे हैं, जगा रहे हैं, बोल रहे हैं, खुद जाकर बता रहे हैं कि देखो मैं जाग रहा हूं, तुम भी जागो उम्मतियों। जब नबी जो मासूम अलील खता होता है, जिसको अल्लाह रब्बुल जन्नत नहीं बल्कि रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम को जन्नत का सबसे आला मुकाम मिलने वाला है, वो नबी अगर इसको अपनी उम्र के उस मरहले में मनाए, आप पर रिसालत 40 साल में आई और उसके बाद आप अपने इंतकाल तक 63 साल तक ये रात, जैसा 40 साल में आप रिसालत में, और जब से रमज़ान की अहमियत आई इस रात के ताल्लुक से अल्लाह ने बयान किया, आप पूरी ज़िंदगी मनाते रहे, तो फिर हमारे जो है ज़माने के लोगों को जिनकी उम्रें होती क्यों शर्मा रही इस रात को मनाने के लिए। बच्चों को क्यों छोड़ दे रहे, खुद भी जागिए, बच्चों को भी कहिए, माहौल बनाइए पूरा अपने महलों का, ये जागने की रातें हैं, बाकी कोई जागने की रातें नहीं हैं। तो जब असल आया तो हम सोते पड़े हैं और बाकी डुप्लीकेट चल रहा है, तो असल को अहमियत दीजिए, बताइए कि हम इसको मनाते हैं और ये लैलतुल कद्र मनाने की रातें हैं। इसमें मनाना है तो मुराद आप खुशियाँ मत समझिए, झंडे लगाना है, फराले लगाना है, लोगों खाने खिलाना नहीं, मनाने से मुराद अल्लाह का जिक्र असकार करना है, तिलावत कुरान पाक करना है, क़यामुल लैल का अहतमाम करना है, रात की नमाज़ें हमें पढ़ना है, अल्लाह से दुआएं हमें मांगना है, ठीक, अल्लाह से मग़फ़िरत तलब करना है, जन्नत का सवाल करना है, जहन्नुम से जो है नजात पाना अल्लाह से, ये करना है इस रात में। तो ज़िक्र अज़कार एक अमल है। अब बहुत सी मर्द ख़वातीन ये सवाल करती है कि हमारे मखसूस अय्याम है और उस वक्त ही रातें आ जाए तो हम क्या करें, तो आप कुरान तो नहीं पढ़ सकते, बात सही है, नमाज भी नहीं पढ़ सकती, बात सही है, आप रोज़ा भी नहीं रख सकती, ज़िक्र अज़कार तो कर सकती है आप रात में जाकर, ये तो हो सकता है। या वो औरतें वो लोग जो इस रात को मना रहे हैं, आप उनके बच्चों को संभालिए, اللہ کا ذکر تو بیٹھے بیٹھے بچوں کو، چلو آج رات میں جائیے، ظاہر سی بات ہے بچے ہیں، عورتوں کو ان کے کھانے پینے، افطار کا نظم ہے، تو چار پانچ دس عورتیں ایک محلے کی ایک گھر آس پاس کی جمع ہوئی، ذکر و اذکار کری، عبادت کری، اور کچھ عورتیں جو نمازیں نہیں پڑھ سکتی وہ دوسروں کے بچوں کو سنبھالے، ان کے لیے سحر کا انتظام کرے، جب وہ ہو جائے تو یہ ان کی مدد کرے۔ دیکھ رہے ہیں آپ، بنائیے، ایسا ہوتا نا کار پول بناتے ہیں کہ بھائی کہیں جا رہے تو آپ کی کار ہم سب شیئر کر لیں گے، جو بھی ہو رہا پیٹرول کا لے لیجیے، تو ایسا پول بنائیے کہ مل کر ہم یہ کریں گے اہتمام، اور جو بہرحال گھر میں بھی ہو اور جو ہے وہ نماز نہیں پڑھ سکتی عورتیں، تو ذکر تو کر سکتی ہیں، ذکر سے معانیت نہیں کبھی بھی، یاد رکھی، ذکر کبھی بھی ہو سکتا ہے، کسی بھی حال میں ہو سکتا ہے، ٹھیک، لیکن تلاوت قرآن، نماز اور روزہ نہیں ہوں گا ان کا، باقی تو کر سکتی، وہ بھی کر سکتی، وہ بھی اس رات کے فائدے اٹھا سکتی، ٹھیک۔ تو یہ رات بڑی اہم ہے، اس کو ضائع نہ ہونے دیں، اس کو برباد نہ ہونے دیں، اس کو منائیے اور اس کے صحیح ڈھنگ سے